نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. يسبح لله، تسبیح کر رہی ہے اللہ کے لیے. ما فی السماوات، ہر وہ چیز جو آسمانوں میں ہے. وما فی الارض، اور جو زمین میں ہے. الملک، بادشاہ. القدوس، نہایت پاکیزہ. العزیز، زبردست. الحکیم، حکمت والا. هو الذی، وہ اللہ وہ ذات ہے. بعث، جس نے بھیجا. فی الامیین، ان پڑھ لوگوں میں. رسولا، ایک رسول. منہم، انہی میں سے. یتلو، جو پڑھتا ہے. علیہم، ان پر. آیات ہی، اس کی آیات. ویزکیہم، اور ان کا تزکیہ کرتا ہے. ویعلمہم الکتاب، اور سکھاتا ہے ان کو کتاب. والحکمت، اور حکمت. وان کانوا، اور بے شک تھے وہ. من قبل، اس سے پہلے. لفی دلال مبین، البتہ کھلی گمراہی میں. وآخرین، اور کچھ دوسرے. منہم، ان میں سے. لما، نہیں. یلحقو، ملے. بہم، ان کے ساتھ. وہو العزیز الحکیم، اور وہ زبردست ہے، حکمت والا ہے. ذالک فضل اللہ، یہ اللہ کا فضل ہے. یؤتیہ من یشاء، دیتا ہے جس کو چاہتا ہے. واللہ ذو الفضل العظیم، اور اللہ بڑے فضل والا ہے. مثل الذین، مثال ان لوگوں کی. حمل التورات، جو اٹھوائے گئے تورات. ثم، پھر. لم يحملوها، انہوں نے نہ اٹھایا اس کو. كمثل الحمار، مانند مثال گدھے کے ہے. يحمل اسفارا، جو اٹھاتا ہے بوجھ. بئسا، بری ہے. مثل القوم، مثال اس قوم کی. الذین، جنہوں نے. کذبوا بآیات اللہ، اللہ کی آیات کو جھٹلایا. واللہ، اور اللہ. لا یہدی القوم الظالمین، نہیں ہدایت دیتا ظالم قوم کو. قل یا ایہا الذین ہادو، کہہ دیجئے اے لوگو جو یہودی بنے ہو. ان زعمتم، اگر تم زوم رکھتے ہو، گھمنڈ رکھتے ہو، سمجھتے ہو. انکم، بے شک تم. اولیاء، دوست ہو. للہ، اللہ کے. من دون الناس، لوگوں کے سوا. فتمنوا الموت، پس تمنا کرو موت کی. ان کنتم صادقین، اگر تم سچے ہو. ولا يتمنونه، اور نہ وہ تمنا کریں گے اس کی. ابدا، کبھی بھی. بما، بوجہ اس کے جو. قدمت، آگے بھیجا. ایدیہم، ان کے ہاتھوں نے. वल्लाहु और अल्लाह अलीमुन जानने वाला है। बिज़ालिमीन जालिमों को। कुल कह दीजिए, इन्नल मौता बेशक मौत, अल्लजी वो जो, तफर रोना मिन्हु तुम भागते हो उससे, फ इन्नहु तो बेशक वो, मुलाकी कुम मिलने वाली है तुमसे, सुम्मा फिर, तुरद्दूना तुम लौटाए जाओगे, इला तरफ, आलिमुल गैबी जानने वाले गैब के, व शहादती और हाजिर के, फयुनब्बेउकुम फिर वो बता देगा तुमको, बिमा कुंतुम साथ उसके जो थे तुम, तामलून तुम अमल करते। या अय्युहल्लज़ीना आमनू, ऐ लोगो जो ईमान लाए हो, इजा जब नू दिया पुकारा जाए, लिस सलाती नमाज के लिए, मी यौमिल जुमआती जुमा के दिन, फसाओ तो दौड़ो, इला जिक्रिल्ला अल्लाह के जिक्र की तरफ, वजरुल बैआ और छोड़ दो तिजारत, जालिकुम खैरुल लकुम ये बेहतर है तुम्हारे लिए, इन कुंतुम तालमून अगर तुम इल्म रखते हो, फइजा फिर जब, कुदियत सलातु पूरी हो जाए नमाज, फंतशिरु तो फैल जाओ, फिल अर्दी जमीन में, वब्तगू और तलाश करो, मिन फजलिल्लाह अल्लाह के फजल में से, वज़कुरुल्लाह कसीरन और जिक्र करो अल्लाह का बहुत, लअल्लकुम ताकि तुम, तुफ्लिहून तुम फलाह पा जाओ, व इजा रअऊ और जब उन्होंने देखा, तिजारतन तिजारत को, औ लहवन या खेल तमाशे को, इनफद्दू माइल हो गए, इलैहा उसकी तरफ, व तरकू का और उन्होंने छोड़ दिया आपको, कायमा खड़े, कुल कह दीजिए, मा इंदल्लाही जो अल्लाह के पास है, खैरुन बेहतर है, मिनल्लाहवी खेल तमाशे से, वो मिनत तिजारा और तिजारत से, वल्लाहु खैरुर राज़िकीन और अल्लाह बेहतरीन रिस्क देने वाला है।